एउटा छोरी विदेशमा आमा बाबु वृद्धा भए छोरा छोरी विदेशमा आमा बाबु वृद्धा भए कसले गर्छ यिनको सेवा तिमी सबै विदेश रहे कसले गर्छ यिनको सेवा तिमी सबै विदेश रहे ए लौरे दाई फर्कियौ है युवा हो पैसा मात्र ठुलो होइन नजाऊ विदेश युवा हो पैसा मात्र ठुलो होइन ए लौरे दाई फर्कियौ है कति बसौ विदेशमा अर्काको दासी बनी कति बसौ विदेशमा अर्काको दासी बनी खाउला बरु ढेँडो पिठो हलो र कोदाली खानी खाउला बरु ढेँडो पिठो हलो र कोदाली खानी ए लौरे दाई फर्कियौ है देशकै विकास गर्नु पर्छ छोरा भई जन्मिएपछि देशकै विकास गर्नु पर्छ यही देशमा जन्म्यौँ हामी यही देशमा मर्नु पर्छ यही देशमा जन्म्यौँ हामी यही देशमा मर्नु पर्छ ए लौरे दाई फर्कियौ है गर्ने दुख यही गरे हुँदैन कि विदेशमा गर्ने दुख यही गरे हुँदैन कि मातृभूमि सम्झिएर तिम्रो मन रुँदैन कि आमा बाउ सम्झिएर तिम्रो मन रुँदैन